छ। प्रहरले हत्यामा संलग्नको खोजी गरिरहेको बताएको छ। रमालले पाकिस्तान सरकारले आफ्नो सुरक्षामा ध्यान नदिएको प्रति यस अघिदेखि नै असन्तुष्टि पोख्दै आएका थिए। उनले प्रहरी तथा अदालतले समेत आफ्नो सुरक्षामा चासो नदिएको बताएका थिए। पाकिस्तानको मानवाधिकार आयोगले भने उनलाई धम्की दिनेको विरूद्ध कार्यवाही गर्न माग गरेको थियो। र मलेसियामा सम्पन्न एसएससी प्रिमियर लीग क्रिकेटमा सहभागी भई नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ। युएमा आगामी डिसेम्बरमा हुने दुई दिवसीय क्रिकेटमा छनौट हुन सफल भएको नेपाली टोली प्रिमियर लीगमा भने तेस्रो हुँदै स्वदेश फर्किएको हो। लीगमा पाँच खेल खेलेको नेपालले तीन खेलमा जित र दुई खेलमा हार बिहोरेको थियो। नेपालले युए मलेसिया र हङकङलाई पराजित गर्दा ओमान र अफगानिस्तानसँग भने पराजित भएको थियो। प्रतियोगिताभर 15 विकेट लिएको नेपाली बलर सुमपाल कामे उत्कृष्ट बलर चुनिएका थिए। हवस् त, अपरान्ह 4 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।